Viernes. بسم الله نحمده ونصلي على رسوله الكريم. أما بعد، قال النبي صلى الله عليه وسلم: إنما الأعمال بالنيات وإنما لكل امرئ ما نوى، أو كما قال عليه الصلاة والسلام. عزيز طلبة، جس سلسلے میں آپ شامل ہیں نہایت مبارک سلسلہ ہے، اس کو سلسلۃ الذہب کہا جا سکتا ہے، سنہرا سلسلہ، اس سے بڑھ کر کے کوئی سلسلہ ہو ہی نہیں سکتا. اس سلسلے کا منتہا نبی اکرم صلی اللہ علیہ وسلم ہے، اور اس مدرسے کا سلسلہ غار حرا سے ملتا ہے. نبی اکرم صلی اللہ علیہ وسلم کے جو بھی حدیثیں ہیں، چاہے بخاری میں ہوں یا مسلم میں ہوں یا ترمذی میں ہیں، سب نبی اکرم صلی اللہ علیہ وسلم کی باتیں ہیں، ارشادات ہیں. مگر صرف یہ ارشادات نہیں ہیں، بلکہ نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا: وما ينطق عن الهوى ان هو الا وحي يوحى. یہ اللہ تعالی نے ارشاد فرمایا. یہ سب جیسے چاہے وہ بخاری شریف کی حدیثیں ہوں، چاہے مسلم کی ہوں، چاہے ترمذی کی ہیں، نبی اکرم صلی اللہ علیہ وسلم کی حدیث بھی مثل آیات ہی کی ہے. چونکہ جو کچھ فرمایا وہی سے فرمایا، اور جو وہی سے بات کہی جائے گی، ظاہر بات ہے کہ اس کا کیا مقام ہوگا، کیا درجہ ہوگا. اس بار پر ہمارے اور آپ کی ذمہ داری ہے اس کی اہمیت کو ہم سمجھیں. ہم لوگ معمولی کام میں نہیں ہیں. میں ہم لوگ کہہ دیا کہ میں بھی شمار ہو جاؤں، ہم بھی یہی کام کر رہے ہیں، اور جو بھی یہ کام کر رہا ہے بہت بڑا کام ہے، بہت بڑی ذمہ داری ہے. نبی اکرم صلی اللہ علیہ وسلم کی حدیث ہے، یہ اللہ تعالیٰ کی ارشادات ہیں. اس بنا پر اس کی اشاعت، اس کی تفہیم، اس کی ترویج، یہ سب دین کا کام ہے. اللہ تعالی ہم سب لوگوں کو اس کی زیادہ سے زیادہ توفیق محمد فرمائے. ہمارے بزرگوں نے اس کام کو کیا ہے اور نہایت اہمیت کے ساتھ کیا ہے، اس کو معمولی کام سمجھ نہیں کیا ہے، بہت ہی اہمیت کے ساتھ حدیثیں پڑھی ہیں، پڑھائی ہیں. سند کے عاری ہونے کے لیے انہوں نے بہت سی کوششیں بھی کی ہیں. ہم لوگ بادہ جاتے تھے، حضرت مفتی محمود صاحب موجود تھے رحمہ اللہ، تو ہم لوگوں نے درخواست کی ایک حدیث کی تعلیم آپ فرما لی، ہم لوگوں کو درس دے دیے. چنانچہ انہوں نے درس دیا، سب لوگ اساتذہ سبھی طلبہ بیٹھے ہوئے تھے، درس دیا. تو اس کو ہم لوگوں نے فخر سمجھا کہ مفتی صاحب نے ایک حدیث کا درس ہم لوگوں کو دیا. یہ بہت بڑی نعمت، ہم آپ اس کو نہ کچھ سمجھیں، یہ اللہ کے نزدیک، اللہ کے رسول کے نزدیک بہت بڑا اس کا درجہ ہے. اللہ تعالیٰ ہم سب لوگوں کو اس کے حق کو پہچاننے کی توفیق محمد فرمائے. حدیثیں ہیں، کتنی حدیثیں جو اخیر میں آئی ہیں، وہ سب قابل عمل ہیں اور سب قابل عقیدہ ہیں. دہر کو، زمانے کو خالی غالی نہ دو، اسے منع فرمایا ہے. آج عام طور سے زبان زد ہے، زمانہ بہت خراب آ گیا ہے. اچھے اچھے لوگ کہتے ہیں زمانہ، کیا اس حدیث کے خلاف نہیں یہ کہنا، زمانہ بہت خراب آ گیا ہے میرے دوستو. زمانہ تو آتی ہی رہتا ہے، ہم کو اس کے حقوق کو ادا کرنے کی فکر نہیں چاہیے. ایسا زمانہ ہو उसी जमाने के मुताबिक अपने को बनाना और उस पर चलना हमारा फरीजा है। हम इब्नुल वक्त हैं, जो अल्लाह की तरफ से आया उसके मुताबिक हमको रहना है। अल्लाह ने अगर हमारे साथ यूसर का मामला किया तो हमको शुक्र का मामला करना चाहिए। यूसर का मामला आया तो शुक्र का, अगर उसर का मामला आया मुसीबतें आई तो सब्र का मामला करना चाहिए। दोनों चीजें चल रही हैं, शुक्र भी है और सब्र भी है। इन सब चीजों को समझने की जरूरत है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, हदीस है कि मोमिन का अजब हाल है, अजबन ले अमरिल मोमिन, मोमिन का अजीब हाल है, इदा असाबत सर्रा शकर, जब उसको कोई मुसीबत पहुंचती है तो वो शुक्र अदा करता है तो सवाब दिया जाता है, और जब उसको जर्रा पहुंचता है कोई मुसीबत पहुंचती है तो वह सब्र करता है, उसका भी सवाब दिया जाता है। आता है हदीसों में आता है कि मोमिन को जो एक मामूली कांटा चुभता है उसका भी अल्लाह ताला अजर सवाब देता है। एक बार खास किसी ने कहा, हमारे हजरत बहुत इसको फरमा देते हैं कि कांटा चुभता है तो उस पर सब्र दिया जाता है, उस पर अजर दिया जाता है, और उस पर सब्र करता है तो दूसरा अजर दिया जाता है। मोमिन को कांटा चुभना यानी खुद मुझ में अजर है, और अगर उसने सब्र किया शुक्र किया तो मजीद सवाब मिलेगा। ये अल्लाह ताला की शान है। कोई मुसीबत आई उसे बस अल्लाह ताला की तरफ से आया सब ठीक है, अल्लाह ताला उसको अजर सवाब से मालामाल फरमाएंगे। इस बिना पर जमाने से कहने की जरूरत से ज्यादा हमको अपने कहने की जरूरत है। आमालुकुम उम्मालुकुम, हदीसों में आता है, नहीं बुजुर्गों ने फरमाया है कि अल्लाह ताला की नाराजगी हम इससे मालूम करते हैं, रजा और अज़्म रजा इससे मालूम करते हैं कि हमारी गाय जब आसानी से दूध दे देती है तो समझते हैं कि अल्लाह राजी है, और जो परेशान करती है तो मालूम होता है अल्लाह नाराज है। इसी बुजुर्ग का है, तो अल्लाह की तरफ से सब चीजें हो रही हैं, हमको सब्र और शुक्र ही कमाल बढ़ाएगा। हमारे बुजुर्गों ने सब्र और शुक्र, इससे ज्यादा बड़ी बड़ी मुसीबतें आई हैं, परेशानियां आई हैं, ये उन हजरात हैं इन्हें अहादीस की रोशनी में सब्र किया और शुक्र किया, अल्लाह के यहां उनका बहुत बड़ा मकाम हुआ, अल्लाह ताला ने उनको नवाज दिया। ये हदीस तो हमारे लिए बहुत बड़ी चीज है दोस्तों, आता है रवायतों में, हमने खुद हमने सुना किसी आदमी ने लिखा है और हजरत ने फरमाया कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इन्हीं अहादीस के जरिए से उम्मती इसरा किया। जैसे कोई जहर होता है, जहर मार होता है उसको समानिया कर रहे हो, तो उस जहर से जैसे जहर को मारा जाता है उस जहर के तिरियाग से जहर को, उसी तरह नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इन इरशादात के जरिए से जो कुफ्र और शिर्क जो जहर थे उसको खत्म किया। इस बिना पर इस जमाने में इसी को इख्तियार करना होगा, कोई दूसरी चीज नहीं होगी। खुद हजरत अबू बकर सिद्दीक ने फरमाया कि इस उम्मत की इस्लाह उन्हीं चीजों से होगी जो पहली उम्मत होगी जिससे इस्लाह हुई है, जो फर्क नहीं होगा। आखिर उम्मत की इस्लाह जिस चीज से होगी और उसी चीज से होगी जो आखिर मालूम हुआ कि उस सूरत को जो हमारे सहाबा ने ताबीन ने इख्तियार किया है उसी को हम इख्तियार करेंगे तो हमारी इस्लाह होगी, और जब इस्लाह होगी तो आफियत भी मिलेगी, चैन भी मिलेगा। इस बिना पर मेरे दोस्तों को हमको ये हदीसें जो हम पढ़ते हैं पढ़ रहे हैं अपने जिंदगी में लाना है। साहबे कराम लाए, बहुत ज्यादा इख्तराफात हुए, लेकिन उलमा ने साबित किया है कि वो हजरात इसके बावजूद दीन से नहीं हटे, हुजूर की तालीमात को पेश नजर रखा उन्होंने, बयाही वालम अदा किए, जरूरी मशायरात उनको गौर से जो उलमा पढ़ते हैं और लिखते हैं वो साबित करते हैं नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के असहाब दीन नबी से हटे नहीं थे, सवाब से हटे नहीं थे। इब्राहिम को और आपको भी दोस्तों نبی اکرم صلی اللہ علیہ وسلم کے دین پر عمل کرنا ہے. حضرت امام بخاری کو دیکھ لیو, کیسی کیسی مصیبتیں آئیں لیکن دین سے نہیں ہٹے. فرمانے ہیں کہ ہمارے بزرگ نے لکھا ہے کہ جو شخص غیبت سے بچتا ہے وہ صدیقی میں چھوڑ رہا ہے, جو غیبت سے بچتا ہے وہ صدیقی میں چھوڑ رہا ہے. حضرت امام بخاری فرما رہے ہیں کہ میں نے کبھی غیبت نہیں کیا, معلوم ہوا کہ امام بخاری صدیقی میں سے تھے. بڑے کہ اس صورت کو اختیار کرنا, فرماتے ہیں کہ میں نے کبھی کسی غیبت نہیں کیا, کوئی سوچیے کہ ایسی ایسی مصیبتیں آئی ہوں پر کوئی کوئی کہنا پڑا کہ اللہ زمین ہمارے پر تنگ ہو گئی ہے, اب ہم کو اٹھا دیے. معمولی مصیبت کا آدمی کہے گا لیکن غیبت نہیں کیا انہوں نے, غیبت نہیں کیا. معلوم ہوا کہ یہ جو ہمارے بزرگوں کے اخلاق ہیں, جو معاملات ہیں, جو ہم ان کے معمولات ہیں اخلاقی اعتبار سے, ان کو بھی اختیار کرنا ہم سب لوگوں کے لازم و ضروری ہے. امام بخاری, امام مسلم کی دیکھیے, ان کی سواریں دیکھیے, سب ایک سے ایک صاحب نسبت معلوم ہوئے ہیں. ہمارے حضرت بہت فرماتے تھے کہ محدثین یا فقہ بھی سب صاحب نسبت ہوئے ہیں, بغیر صاحب نسبت ہوئے ان کو یہ منصب مل ہی نہیں سکتا تھا. ہم اشاعرہ کے بارے میں ہم سمجھتے ہیں ہے کہ سید عبد القادر جیلانی صاحب نسبت سے تھے, فراز محی الدین عربی تھے, یہ مدرسے کیا امام بخاری صاحب نسبت نہیں تھے؟ خود فرمایا, انہیں بزرگوں نے فرمایا ہے کہ جو غیبت سے بچتا ہے وہ صدیقین میں سوتا ہے. معلوم ہوا کہ امام بخاری صدیقین میں سے تھے. کیا امام مسلم صدیقین میں سے نہیں تھے؟ خود آیا ہے کہ ایک محدث تھے, ان سے کسی نے کہا کہ حضرت معاویہ کو تم برا بھلا کہو, نسل کو بھلا دیا ہے. انہوں نے نہیں کیا, ان کو ختم کر دیا. معلومہ کی زبان سے انہوں نے غلط باتیں نہیں کہا, جان لے لیا لیکن زبان نہیں دیا. اس لیے آپ ہم کو بھی اپنے زبان کے پار کر رہا ہوں, ہم حدیث پڑھ رہے ہیں, پڑھا رہے ہیں, اس لیے آپ ہر وقت ہمارے پیش نظر رہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے جیسے حدیث سے بیان کی ویسے اس کا عمل بھی کیا ہے. امام مسلم نے جیسے حدیث سے بیان کیا اس کا عمل بھی کیا, ان کی سیرت دیکھیے. اور ہمارے سبھی سیرتیں سوانح لکھی ہیں, ان کے اخلاق سے ان کے معاملات کو پورا پورے طریقے سے لکھا ہے, ان کو پیش رکھنا ہم سب لوگوں کے لیے ضروری ہے. امام بخاری کے دیکھیے کہ احتیاط دیکھیے, ان کا تقویٰ دیکھیے, آتا ہے واقعی سب لوگ جانتے ہیں کہ کوئی حدیث جب لکھنا ہوتا تھا ان کو تو پہلے وہ غسل کرتے تھے, دونوں کا نماز پڑھاتے تھے, جو نماز پڑھ دو کا نماز پڑھتے تھے, اس کے بعد وہ حدیث نقل کرتے تھے. میں نے بیان کیا وہاں تقریری صاحب وغیرہ سب سے بہت محدثی, میں نے کہا وہ اس لیے کرتے تھے کہ وضو اور غسل سے طہارت ظاہری حاصل کرے اور نماز کے ذریعے سے طہارت باطنی حاصل کرے. دونوں طہارت کے ساتھ وہ لکھتے تھے کتابیں. کتنی برکت ہوئی, کتنی مقبولیت ہوئی. وضو بھی کرتے تھے, غسل کرتے تھے, بلکہ غسل آتا ہے غسل کرتے تھے. یہ کہنے کو تو آسان ہے, مجھے دو مرتبہ دن میں غسل کرنا پڑے کیا ہو جاتا ہے. ہم لوگوں سے ایک ہفتے بھی مشکل ہوتا ہے دو ہفتے میں. غسل کرنا معمولی بات نہیں ہے, بعض لوگ تو روز غسل ترجیح ہوتا ہے, روزانہ غسل کیسے کرنا ہے. میرے دوست ہر حدیث دسیوں حدیث لکھتے رہے ہوں گے, بیسیوں حدیث لکھتے ہیں, کوئی ٹھیک کتنی حدیث ہے, یہ سب میں یہ غسل کرنا ہے معمولی بات ہے. جتنا استحضار تھا کہ نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ بتلاؤ اگر تمہارے دروازے پر کوئی نہر ہو اور پانچ مرتبہ تم غسل کرتے ہو کیا تمہارے بدن پر مل کچل رہ جائے گا؟ صحابہ نے کیا نہیں, کیسا سمجھاتے تھے, ذرا غور کیجئے. صحابہ کو اسے سمجھا رہے ہیں, ہم لوگ سمجھتے ہیں چھوٹی مثال ہے, نہیں بہت بڑی مثال ہے. جب امام بخاری نے اس طرح سمجھایا ہے, غسل کے فوائد کو بجایا ہے, تو ہمارے شما اپنے لڑکوں کو بچوں کو سمجھائیں تو کوئی تعجب کی بات ہے؟ میرے دوستو ان باتوں کو سمجھایا امام بخاری نے کہ دیکھو اگر پانچ وقت نماز حضور صلی اللہ علیہ وسلم کی حدیثیں یہ مستحضر تھے, ان کو پانچ وقت نہائے تو کیا موبائل کو چل رہے گا؟ کہا راون کا نہیں, کہا اسی طرح پانچ وقت یہ نماز پڑھتا ہے آدمی موبائل کو جیسے پاک و صاف ہو جاتا ہے. اس طریقے سے بخاری کے ایک ایک بخاری کے ساتھ پہ لکھا انہوں نے लड़ाई तो उसके अंदर कितनी बरकत होगी। अब अगर कोई हदीस बिना वजू पढ़े कितनी बड़ी अफसोस की बात है। ऐसे भी लोग हैं जो बुखारी शरीफ में वजू पढ़ते हैं, बात और भी बार के मालूम हुआ क्या बरकत होगी। बहुत से ऐसे जमाने में मालूम हुआ है कि बुखारी का दस्त होता है तो वो फतवा कुछ ना पढ़ते रहते हैं नीचे अंदर, क्या फायदा होगा। इस बिना पर अहमियत हम लोगों ने जब हजरत बुखारी शरीफ पढ़ा रहे थे फरमाया कि मैं क्या चाहता हूं। वहां इतना सवाल होता था जैसे बहुत से डॉक्टर होते हैं कहा लंदन गए हैं, अभी किताब पढ़ चुके कौन क्या अभी लंदन क्या गया अमरीका गया, तो वहां इम्तिहान खत्म होते ही लोग जो बुखारी पढ़ाते उनका होता था। फरमाया कि मैं बुखारी पढ़ाते कहा मैं तुम उनसे क्या चाहता हूं, अब लिखो लिख के दो। अभी सवाल हमने लिखा अल्हम्दुलिल्लाह सभी ने लिखा, मोहम्मद बुखारी मौलाना अब्दुल गनी रहते थे, मौलाना बिहारी वगैरह सभी रहते थे सारे लिखा। हजरत मैंने कहा हजरत ये चाहते हैं ये तीन शख्सों के अदब को मजबूत रखा जाए। एक तो साहिब हदीस का अदब मुस्तहज़र हो, ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की हदीस है। दूसरे उस हदीस का एक तो ये अदब, दूसरे उस हदीस का अदब कि हुजूर की हदीस है, इतना हमको इसका एहतराम करना चाहिए। तीसरे जो हदीस पढ़ा रहा है, एक तो साहिब हदीस की फिर हदीस की फिर जो पढ़ा रहा है दर्स दे रहा है तुमको, उसका भी अदब मजबूत रखो और ये भी उस किताब का भी अदब मजबूत रखो। चाहे हमारे हजरत यहां कोई किताब इस पर रख नहीं सकता था मालिक अदब के खिलाफ, अदब के खिलाफ मामूली किताबें नहीं रख देते थे। तो जितना अदब हम करेंगे हदीस का अदब साहिब हदीस का अदब उतने ही अल्लाह ताला इन हदीस के फ्यूज और बरकात से आपको मालामाल फरमाएंगे। बादब बानसीब बहुत मशहूर जुमला है, बादब बानसीब बेअदब बेनसीब। जो बेअदब होता है बेनसीब आता है, मुहद्दिसीन के बारे में आता है कि अपने वसातदा के दरवाजे पर जाते थे, खटखटाते नहीं थे, जब वो निकलते थे तब मुलाकात करते थे बड़े असातदा के अदब लिहाज करते थे, असातदा का लिहाज अदब। उसकी वजह से अल्लाह ताला ने उनको मकाम पूरियत तक पहुंचाया। बाद मुहद्दिसीन के बारे में आया कि उन्होंने कहा कि मैं उस्ताद के खिदमत में 10 साल रहा हूं, दोहरी वर्णा गया हूं, 10 साल रहा हूं, 1 साल मैंने इल्म हासिल किया है और 9 साल उनका अदब हासिल किया है, 9 साल अदब में गुजारा है। www.tabligh.com/revival-of-iman आज देखिए बड़े मदारिस में जो चाहता है उस्तादों को भी कह देता है, बहुत अफसोस की बात है। जिससे तुम बुखारी पढ़ा रहे हो उसको तुम ऐसे अल्फाज से अदा करो जो बेअदबी कहो, तो ये अफसोस की बात है, दिल उसका दुखेगा, कभी तुमको इल्म नहीं आएगा। और सात अदा का अदब लिखा है अब्दुल हई फरंगी मानी ने लिखा है कि एक बहुत बड़े आलिम थे, किसी दयाल में गए, उनके सब शागिर्द आए मिलने के लिए जितने थे अल्फवाज में बहिया वगैरह सब आए, एक उनके शागिर्द नहीं आए। उन्होंने कहा भाई फरहान शागिर्द हमारा है वो नहीं आया, तो कहा माँ की खिदमत में है। उन्होंने कहा माँ की खिदमत कर रहा हूं। फरमाया कि ठीक है, माँ की खिदमत की वजह से उम्र बढ़ जाएगी लेकिन तुम्हारा दर्श कहा का कभी काम नहीं होगा। उस्ताद के लिए आके मिल लेते चले जाते, दर्श है हल्का है दर्श तुम्हारा काम है, सुना था लिखा उस्ताद ने कि कभी उनका हल्का दर्श काम नहीं हुआ। ये पढ़ाने वढ़ाने की भी तौफीक उन्हीं लोगों को होती है जो अपने असातिज़ा का अदब कर रहे हैं। मुआफ़िक़ात में है बहुत कि कोई किसी दर्जे पर इख्तदाइयत मुख्तदाई नहीं पहुंचा मगर जब तक कि उसे किसी उस्ताद को नहीं माना, उसकी माता टीम रहा तभी दर्जे मुख्तदाइयत तक पहुंचा। बड़े से बड़े लोग रहे, कोई पूछे वाला भी नहीं रहा उनके बहुत। बहरहाल मुहद्दिसीन ये जमात बहुत मतबर्रक जमात है, इससे बढ़ के क्या जमात होगी कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की इरशादात की हिफाजत करते हैं। हमें तुझे पानी का असर हुआ, मैं पीछे बैठा हुआ था, देवबंद का मसला था कोई, बैठे यही कहते हुए कि सूफिया कराम ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम की बातिन की हिफाजत किया है। सूफिया कराम ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम की बातिन की, बातिन चीजों की हिफाजत फरमाया है। देखिए उलमा मुहद्दिसीन और फुकहा ने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के हर हर कौल और फेल और हर नकल हरकत की हिफाजत किया, ये भी कम काम नहीं है। ये कहते रहे और यही कहते कहते वहां पर असर हुआ, फारिज का असर हो गया, ये फरमाया। तो उलमा मशाइख ने जो काम किया इस तरह हुजूर सल्लल्लाहु अलैहि वसल्लम सोते थे, ऐसे बैठते थे, फरमाया कि इतना एहतमाम उन्होंने बताया कि किस तरह पेशाब पखाने, सब चीजों को साहब इकराम मुहद्दिसीन इज़ाम ने उसको बयान किया। ये कम काम नहीं, बहुत बड़ा काम है। इस बिना पर अल्लाह ताला ने हमको इस जुमरे में रखा है, जब तो अपनी हैसियत हम खुद भी पहचाने, अल्लाह ने रखा है, अल्लाह की तौफीक से आ पाए। इस जमाने में इधर आना मामूली बात नहीं है। हिफ्ज कुरान का शौक वालदैन को हो, आलिम बनाने का शौक वालदैन को हो, ये बहुत बड़ी सआदत की बात है। इसका दर्जा तो वहां मिलेगा, यहां कुछ समझ में आए या न सारा है ये वहां मिलेगा कि अल्लाह ताला ने क्या किया है। बहुत से वाकयात हैं मुहद्दिसीन के कि कितनी कदर किया है उम्मत ने उन लोगों की, मुहद्दिसीन की, मुहद्दिसीन के खास खुद अकायद है। लिखते हैं बाद उलमा कि हमारे मकायद मुहद्दिसीन के तरीके अब हो गए, दौर में है और बहुत अहमियत के हामिल है ये हजरात। इस बिना पर इन मुहद्दिसीन की भी कदर करनी चाहिए। इमाम बुखारी, इमाम मुस्लिम, इमाम नववी मामूली लोग हैं, राजस्थानी वाले मामूली लोग नहीं, बड़े लोग हैं। मुझे खुद कहा हमारा आदमी रात आदमी ने कि तुम किताब अज़कार का तर्जुमा कर दो। अल्लामा नववी सिर्फ मुहद्दिस नहीं है, सूफी भी है। मुझसे खुद कहा मावी रात है, सूफी भी है, शाफी है, सूफी है। तीन हजरात के नजदीक बड़ी कदर थी, मुहद्दिसीन की कदर थी, एक एक हदीस की कदर थी। हजरत बड़ा तशरीफ ले गए वहां पर, वहां से आदमी मौलाना मोहम्मद अहमद साहब, कहा हजरत अब मैं आऊंगा तो आपको एक हदीस सुनाऊंगा, यहां सौ हदीस सुनाने कोई सुनते ही नहीं, एक हदीस सुनाने का मैं आऊंगा तो सुनाऊंगा। इससे कदर मालूम ये हदीस की, यानी कि कोई वाक्य सुनाऊंगा, कोई हदीस सुनाऊंगा। हदीस रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस है, मा यंतिकु अनिल हवा इन हो इल्ला वहयू युहा। ये वही गैर मतलू है, उसका दर्जा वही मतलू है, गैर मतलू है, यानी तिलावत तो नहीं की जाए लेकिन इसका मकाम बहुत आली है। ये तुम्हारे जैसे अखबार नहीं है, इस बिना पर जो आप पढ़ रहे हैं बहुत बड़ा शोबा दीन है और बेहतरीन सेहरा है। इसे बेहतरीन सेहरा जो किसी चीज से आपको ये मिलेगा, शादी ब्याह में सेहरा मिलता है, कहां वो कहां ये। इस बिना पर अल्लाह ताला से दुआ भी करो कि अल्लाह ताला ने हमको जो इस सिलसिले में रखा है, इस शोबे में हमको रखा है, हमको खुद कदर करने की तौफीक मेहरबान फरमाए और हमको इस रास्ते इसके लिए कबूल फरमा ले, कबूल फरमा ले। ये भी बड़ी बात है, अल्लाह ताला कबूल फरमा ले। जिस तरह अब तक हम कबूलियत से मुशर्रफ थे, हमारे माँ बाप को अल्लाह जदाए खैर दे कि उन्होंने इस सिलसिले में रखा हमको। हमारे हजरत बादशाह सल्लल्लाहु अलैहि वसल्लम पढ़ने लगे, किसी ने उनकी माँ से कहा है कि वो सुल्ला पढ़ रहे हैं, मौलवी हो जाए खाएंगे कहाँ से। जब हजरत ने इलाहाबाद में मकान ले लिया बम्बई में, तो कहते देखो वही वसीउल्लाह ने इमरदार काम कर लिया, तो तुम्हें मिल गया दुनिया, अल्लाह ने उनको भी दे दिया। इस बिना पर अल्लाह ताला से उम्मीद लगा करके, इसकी अहमियत को, इसकी अजमत को पेशे नजर रख करके हम अगर जिंदगी गुजारेंगे तो दिन रात इंशाअल्लाह अल्लाह का कुर्ब भी बढ़ेगा, कबूलियत बढ़ेगा और वहां मकबूलीन के जुमरे में इंशाअल्लाह हमारा शुमार होगा। अब इसी बात कर लीजिए अल्लाह के दुआ में, हाँ बात तो करना अब फिर बस अल्लाह ताला हम सब लोगों को आप के लिए और तलबा जो पढ़ रहे हैं جو پڑھنے والے ہیں جو آئندہ پڑھتے رہیں گے اللہ تعالیٰ ان کو حدیث پاک کے برکات سے قرآن پاک کے فیوض سے ان سب کو متمتع فرمائیے اور مدرسے کی تعمیر میں بھی آسانیاں پیدا فرمائیے سہولتیں پیدا فرمائیے اہل آئیں اور قرآن و حدیث کے علم کو لیں اور اس کو مشتہر کرنے کی کوشش کریں خود اس پر عمل کرنے کی بھی کوشش کریں اللہ ہم سب کو اس کے توفیق دے اللہ تعالیٰ ہر کسی میں خیر اور برکت عطا فرمائے آپ کو معلوم ہوگا کہ ابھی ہمارے لڑکے دو موجود ہیں ان کے سگے ماموں کا انتقال آدھی ہو گیا اچانک دور بعد ہو گیا اور بھی بیمار ہیں ان کی مغفرت کے لیے بھی آپ اللہ دعا کریں ابھی ہمارے حضرت مولانا محمد احمد صاحب کے صاحب زادے کا پرسوں ہی انتقال ہوا ہے ہم تو چھوٹے ہی رہے ہوں گے اچانک کے لیے تو نہیں ہوا لیکن بارہ ان کی قدر تھی بہت ہمارے ساتھ چلا رہے تھے ان کے لیے بھی دعا اور جو بہت سے اعزہ احباب ہمارے بیمار ہیں اللہ ہم سب کو صحت دے بلکہ ہم پاری مسلم ساری امت کے لیے دعا کرتے ہیں اللہ تعالیٰ ظاہری و باطنی پریشانیوں سے نجات کلی عطا فرما سکون عطا فرما اطمینان عطا فرما اللہ تعالیٰ خاص رحم کا معاملہ ہم تمام لوگوں کے ساتھ فرمائے نبی اکرم صلی اللہ علیہ وسلم کے طفیل میں ہماری ان تمام دعاؤں کو ہماری ان شخص کو جلوس کو قبول فرمائے اور آپ کی سنتوں پر عمل کرنے کی ہم سب کو توفیق دے واخر دعوانا ان الحمد للہ رب العالمین برحمتک یا ارحم الراحمین حضرت ہم سارے مستفیدین آپ سے اجازت عزیز مانگ رہے ہیں اچھا علماء جتنے بھی علماء ہیں مطلب حضرت حج کے لیے جا رہے تھے تو یہ ہوا کہ مشکات پڑھ کے لڑکے کہاں جائیں گے حضرت تو بقرعید بعد آئیں گے تو بخاری شریف کسے پڑھیں گے حضرت سے انہوں نے کہا کہ حضرت آپ تو حج لیے جا رہے ہیں اور مشکات کے درجہ ہے آخر وہ کہاں کسے پڑھیں گے تو ہم نے کوئی بات کہی وہ بات نہیں کہوں گا کیونکہ اس سے بلایا اور فرمایا میں نے تم کو کیوں پڑھایا اسی دن کے لیے پڑھایا میں تم کو اپنی تمام مرویات کی اجازت دیتا ہوں تم بخاری پڑھو الحمد للہ میں نے اس سال تو بخاری پڑھایا اس خاتمے کے لیے مہاراجہ تھانہ بھون کے بھی گئے تھے اور حکیم اجمیری بمبئی والے بہت مشہور ہے وہ بھی گئے تھے خاتمے کے لیے وقت میں بخاری گئے تو اس طریقے سے مجھ کو اجازت ہے عرب عالم آئے کسی پوچھا کہ آپ ان سے ابن آجا کسی پڑھے ہوئے ہیں میں نے اس سب بات مت کرو ارے ہم کو اتنی اجازت ایسی اجازت ہے وہ اسی ہمیں اجازت بھی دیتے ہیں سب بات ہم سے تکلیف نہ کرو کون کسی پڑھا کریں کسی ختم کرائے اسے تبھی بہت سے خراب ہو جائے گا میں نے کہا اتنا پر لینا ہو تو جو عرب عالم ہے جو وہاں آتے ہیں مولا محمد صاحب کے جو آتے ہیں وہ ہیں ہاں اکڑ کوا میں جو آتے ہیں سند ہی دینے کے لیے آتے ہیں لیکن مدینہ منورہ میں گئے آتے ہیں اس کو سمجھ لیجیے تو میں نے ان سے یہی کہا کہ ہمارے شیخ نے صرف اتنا کہا ہے کہ میں اپنی تمام مرویات کی اجازت دیتا ہوں تم بخاری شریف پڑھاؤ اس بنا پر ہم نے گھر پڑھایا ابھی اگر آپ لوگ بھی خواہش مند ہیں تو آپ کو اپنی تمام مرویات کی میں اجازت دیتا ہوں قبول فرمائیے جزاکم اللہ اب اس کے لیے آپ کو ذمہ دار بنائی کہ سال جو لکھی ہوئی ہے وہ منگائیں اور اس کو افسرا میں سب کو تسلیم کریں آپ کی ذمہ داری بس اذان و دیکھیے ان شاء اللہ